बाबुत बन्नु कर्णधार ठुलो भई बन्नु इन्जिनियर दिक लाग्दो किताब काक्षर महँगो गाडी अनि बनातै नै घर दिए मैले ठुला ठुला जा सिनियरको सुरु भयो अभियान रैगिंग सुरु भए म सावधान charging bina hudaina survive routine now syllabus down in prison full dedication ani exam my fever number on that kalo nilo anuhar reach a girl su malai bhayo atyachar every subject In kill lagne dar sale ma sade class ma regular ooh.